आमाले अर्को तिर काउँछन् मामाले खटमास्किराउँछन् घरमा भाले घरमानी सफा छन् मेरी सुन्दिन म के गरौँ भन बाबा र आमाले बाबा र आमाले अर्को तिर काउँछन् मामाले खटमास्किराउँछन् घरमा भाले घरमानी सफा छन् मेरी सुल्टी नया म के गरम भन्न घरमा भाले घरमानी सता छन् मेरी सुल्टी नया म के गरम भन्न घरमा भाले घरबानी सता छन् मेरी सुल्टी नया म के गरम भन डाक्टर की छोरी डाक्टर की छोरी मेरो रोजै तिमी नै हो गोरी भटमास्किराउँछन् घरमा भाले घरबानी सता छन् मेरी सुल्टी नया म के गरम भन घरमा भाले घरबानी सता छन् मेरी सुल्टी नया म के गरम भन खटमास्किराउँछन् घरमा भाले घरबानी सता छन् मेरी सुल्टी नया म के गरम भन बनेर हिँड्छु बनेर हिँड्छु तिमीले छोडे झुन्डेर मरिदिन्छु खटमास्किराउँछन् घरमा भाले घरबानी सता छन् मेरी सुल्टी नया म के गरम भन घरमा भाले घरबानी सता छन् मेरी सुल्टी नया म के गरम भन